भन्थे साथ जाने मा आखिर आगो लगायो जीवन मा मलाई बुझ्न आज तिमीले किन सकिनौ मनसँग मन साट्न चाहे सँगै जीवन काट्न चाहे तर तिमीले मुटुमा बास दिन सकिनौ दुई मनको मिलन भन्थे साथ जानमा आखिर आगो लगायो जीवनमा मलाई बुझ्न आज तिमीले किन सकिनौ मनसँग मन साट्न चाहे सँगै जीवन काट्न चाहे तर तिमीले मुटुमा बास दिन सकिनौ तर तिमीले दिलभित्र बास दिन सकिनौ तिमीले मुटुमा बास दिन सकिनौ माया गर्दिनौ तिमीले म मान्दिन किन धोका दिएउ त्यो जान्दिन मलाई बुझ्न आज तिमीले किन सकिनौ सँग मन साटिन चाहे सँगै जीवन काटिन चाहे तर तिमीले मुटुमा बास दिन सकिनौ तर तिमीले दिलभित्र बास दिन सकिनौ तिमीले मुटुमा बास दिन सकिनौ भेटिन चङ्गा डोरी नै चुडेसी आकाश खसे झै बाज छुटेसी मलाई बुझ्न आज तिमीले किन सकिनौ सँग मन साटिन चाहे सँगै जीवन काटिन चाहे तर तिमीले मुटुमा बास दिन सकिनौ तर तिमीले दिलभित्र बास दिन सकिनौ जीवन Download from freenepalisong.com.